अब आगे देखेंगे हम आयत नंबर 12 से। वलकद अखज़ल्लाहु मीसाक बनी इसराईल वबअसना मिनहुम उस्नै अशर नकीबा وقال الله إني معكم لئن أقمتم الصلاة وآتيتم الزكاة وآمنتم برسلي وعزرتموهم وأقرضتم الله قرضا حسنا। इस आयत में अल्लाह ताला ने बनी इसराइल के नाते से एक बहुत ही खूबसूरत चीज़ हमारे सामने रखी है, और वो क्या कि अल्लाह ताला की मदद किसी कौम के साथ कब आती है, जब वो चंद काम करें और उनका इखलाक एक आला दर्जे का हो। और असल में यहाँ 12 नकीब मुराद तो बनी इसराइल के लिए गए, लेकिन दर हकीकत जो बैत अकबा हुई थी उसके भी इब्तदाई दौर में 12 ही लोग थे। उनको भी बताया गया कि अगर वाकई तुम चाहते हो कि मदीना में आने के बाद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम अल्लाह ताला की इस किताब को कायम करवा सकें, तो फिर तुम्हें उनकी मदद करनी होगी ये काम करके। क्या? नमाज़ों को कायम करना, ज़कात का देना, और रसूलों पर ईमान लाना, उनको तकवीयत देना यानी उनके इस मिशन के रास्ते में एक मददगार साबित होना, और अल्लाह को कर्ज देना यानी अपने माल को खोल देना ताकि इस काम के अंदर जहाँ भी ज़रूरत है वहाँ उसको इस्तेमाल किया जाए। अगर कोई कौम ये सब करेगी तो अल्लाह ताला उसकी बुराइयाँ उससे दूर कर देंगे और उनको जन्नतों में दाखिल कर देंगे जिनके नीचे नहरें बहती हैं, लेकिन जो कोई इनकार करेगा तो वो सीधे रास्ते से भटक जाएगा। अल्लाह ताला का ये वादा कल भी था और आज भी है। आज कितने ही लोग जो इस बात का शिकवा तो करते दिखते हैं कि इस्लाम क्यों नहीं नाफिस होता, ये अलग बात है कि अब ये दावा ये शिकवा करने वाले भी थोड़े ही रह गए, क्योंकि लोग असल सच्चे इस्लाम से खौफज़दा मालूम होते हैं कि न जाने इस्लाम आ गया तो क्या होगा। हालांकि इस्लाम की बरकतें तो इंसानियत को नज़र आती हैं जब वो अपनी असल शक्ल में आता है। तो आज अगर मुसलमान एक उम्मत होने के नाते अपना जायज़ा लेना चाहें तो उनके लिए एक बेहतरीन क्राइटेरियन है। उम्मत का एक फ़र्द होने के नाते अगर मैं अपनी ज़ात में इन सारी चीज़ों को देख लूँ कि मेरा कहाँ तक हिस्सा है इस काम में। बाज़ दफ़ा हम अपनी इनफरादी खुद कोताहियों की सज़ा उम्मत को देते हैं। अगर किसी लम्हे इन चीज़ों में कमी आने लगे तो फ़ौरन सोचा करें कि मेरा ये अमल मुझे या मेरा ये अमल दीन के निफाज के रास्ते में रुकावट बन जाएगा, क्योंकि हर बंदा जो है वो अलग अलग जमा होता है तो फिर दीन बन जाता है उसकी ज़ात से। तो लिहाजा हर एक को अपनी नमाज़ों की फ़िक्र करनी है। हम भी सोचें ज़रा, क्या मैं नमाज़ सही तरह से पढ़ती हूँ? क्या सिर्फ ज़बान से अदा करती हूँ या फिर मेरे अमल में भी वो चीज़ें आती हैं? क्या मेरे दिल में आजज़ी आ रही है नमाज़ों को अदा करने के बाद? मेरा ज़कात का मामला कैसा है? इसको बोझ और तावान समझ के तो नहीं देती? और अल्लाह के रसूलों पर ईमान कैसा है और उनके इस मिशन में मेरी शराकत कैसी है? अज़र तुमूहुम में आज रसूल तो नहीं है लेकिन उनका मिशन मौजूद है, तो क्या अल्लाह के दीन को फैलाने के रास्ते में मेरा किरदार अज़र तुमूहुम वाला है कि नहीं? और क्या मैं अल्लाह के रास्ते में कर्ज़ हसना देने के लिए तैयार रहती हूँ कि नहीं? अगर ये सब चीज़ें इंशाल्लाह हमारी हर एक की सतह पे ठीक होती जाएंगी तो वो दिन दूर नहीं कि जब इस्लाम अपनी असल शक्ल में लोगों के सामने आएगा। यहूद से ये वादा था लेकिन उन्होंने क्या किया? फ़बिमा नक़्दिहिम मीसाक़हुम, तोड़ दिया ये वादा, वादा खिलाफ कर दिया। सूरत का आगाज़ ही औफ़ु बिल उक़ूद में था। यहाँ आप नोट कीजिएगा कि पिछली कौमों के अक़द यहद तोड़ने की अब मिसालें दी जा रही हैं। कहा कि क्या हुआ? हमने उनके ऊपर लानत की, और लानत क्या होती है? कि दिल सख्त कर दिए। दिल की सख्ती क्या है? कि लोग अल्लाह की बातों में भी कमी बेशी करने से नहीं चूकते, और युहर्रिफून अल-कलिमा मवादीही, एक से एक चीज़ स्टेप में चलती है। जब कोई कौम अहद तोड़ देती है तो अल्लाह ताला उसको अपनी रहमत से दूर कर देता है। रहमत की दूरी दिल की सख्ती में झलकती है। दिल की सख्ती दिखती है इस बात में कि लोग अल्लाह के कलाम को ही बदल देते हैं, आउट ऑफ टेक्स्ट बातें करना और इस कलाम को किसी और मकसद के लिए इस्तेमाल करना उनकी आदत बन जाती है। और जब उलमा के दर्जे पे या दीन वालों में ऐसे काम होने लगते हैं तो उसका एक आफ्टर इफेक्ट क्या होता है कि नसू हज़ मिम्मा जुक्की रुबी, कि फिर जो असल नसीहत है उसको लोग भूल जाते हैं। ऐसे लोगों की बातों पे अल्लाह के नबी को ख़बर तो मिलती ही रहेगी, यानी आपको हर दौर में ऐसी ख़बरें सुनने को मिलती रहेंगी कि जब लोग इस तरह के काम करते रहेंगे आप क्या करें, फाफुअन्हु वस्फा, जाने दीजिए, दरगुजर कीजिए, क्योंकि इन्नल्लाह युहिब्बुल मुहसिनीन, बेशक अल्लाह ताला मुहसिनीन को पसंद करता है। आप देखिए कि अल्लाह के नबी सल्लम की ज़ात पे कितने हमले हुए, कातिलाना हमले तक हुए, लेकिन बार बार आपको ये मिजाज जो दिया जा रहा है कि आप छोड़ दें, फाफ अनहु वस्फा, इन्नल्लाह युहिब्बुल मुहसिनीन, कहीं एक भी जगह ये नहीं कहा जा रहा कि आप ख़ुद ज़रा इनसे बदला लें, इनको ज़रा मज़ा चखाएं, इनके दांत खट्टे करें, क्योंकि इससे फिर असल काम हट जाता। और दूसरी बात यह है कि जब अल्लाह ताला ख़ुद बदले लेने का वादा ख़ुद देता है कि मैं बदला ले सकता हूँ, तो इंसान तो बहुत थोड़ा बदला लेगा। और आप देखिए कि अल्लाह के नबी सल्लम की पूरी ज़िंदगी में आपको नहीं मिलेगा कि कहीं भी कहीं आपने किसी मौके पर अपनी ज़ात के दिफा के लिए या किसी की गलत बातों के जवाब में लोगों को इकट्ठा करके कोई नारे लगवाए हों, कोई एजिटेशंस की हों। आज भी उम्मत मुस्लिमा को यही मिजाज दिया जा रहा है कि अपने बदले खुद ना लो, अल्लाह पे डाल दो, और जब अल्लाह बदले लेता है तो इंसान की चीखें निकल जाती हैं। और अगर यही तरीके से इस्लाम लाना होता तो फिर तो शायद अल्लाह के नबी सल्लम में इस्लाम के लिए इतनी मुश्किलात ना सही जाती। अल्लाह करे कि उम्मत मुस्लिमा को ये बात समझ में आ जाए कि तुम अपने हिस्से का काम करते जाओ और मुखालफतों की परवाह न कर दो, उन सब को अल्लाह के खाते में डाल दो कि अल्लाह ताला तू खुद ही इनसे निपट ले। फिर इसके बाद देखिए कि वमिनल्लज़ीना क़ालू इन्ना नसारा, अब यहाँ नसारा की बात है, पीछे यहूद की थी अब नसारा की है, तकाबुल है। अगर आप दोनों आयतों को साइड बाय साइड रख के देखेंगे, पहले हम कर चुके जब हमने तफसील से इसको पढ़ा था कि उन्होंने भी उनसे भी अल्लाह ताला ने मीसाक लिया लेकिन वो हिस्सा तो भूल गए। इसमें फ़र्क सिर्फ इतना है कि इनके लिए युहर्रिफूनल कलीमा मवादी के लफ्ज़ नहीं आते। इससे पता चलता है कि ये शुगल भी यहूद का था, नसारा इसमें कुछ पीछे थे। खुलासा क्या हुआ, फ़ग़रैना बैनहुमुल अदावत वल बग़दा इला यौमिल क़ियामा, क़्यामत तक के लिए इनके दिलों में बुग़्ज़ और अदावत पड़ गई, वसौफ़ युनब्बिहुमुल्लाहु बिमा कानू यस्नऊन, और अन करीब अल्लाह ताला उनको जज़ा देगा इस बात की जो कुछ के वो करते थे। इससे क्या पता चलता है कि जब कोई किताब के अंदर तब्दीलियां कर लेता है या अल्लाह ताला की बात को बदलता है और अल्लाह के साथ किए हुए वादों को भूल जाता है तो नतीजे में अल्लाह ताला उनके दिलों में बुग़्ज़ और अदावत डाल देता है, और यह अदावत क़यामत तक रहेगी, यहूद नसारा या मुसलमान और यहूद और नसारा की। या अहलल किताब का जा कुम रसूलुना, ए लोगो, ए किताब वालो, तुम्हारे पास हमारा रसूल आ गया, उसमें से बहुत सारी चीज़ें बयान करता है जो तुम छुपा जाते हो और बहुत सारी को माफ़ भी कर देता है, बेशक आ गया तुम्हारे पास अल्लाह की तरफ से नूर और रोशन किताब, रोशनी राह दिखाता है, राह दिखाता है अल्लाह जिसको चाहता है अपनी रजामंदी की अपनी रजामंदी के साथ सलामती के रास्तों की तरफ, और उनको अंधेरों से रोशनियों की तरफ ले जाता है और उनको सिराते मुस्तकीम की तरफ रहनुमाई देता है। इससे क्या पता चलता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का आना गो के उन लोगों को अच्छा नहीं लगा था, लेकिन आफ्टर ऑल उनमें फ़ायदा था इस बात का, उन्हीं की खैर थी। और वो खैर क्या थी कि वो लोग अगर वाकई अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को मान जाते तो अंधेरों से रोशनियों में आ जाते और बिल आखिर अल्लाह की रज़ा को पाते हुए सलामती की तरफ चल पड़ते। चांस मिला था लेकिन उन्होंने इस चांस को गंवा दिया। लकद कफर अल्लज़ीना क़ालू इन्नल्लाहा हुवल मसीह इब्नु मरियम, और कुफर किया उन लोगों ने जिन्होंने कहा कि मसीही इब्ने मरियम जो हैं वो खुदा हैं। इनको अब दलाइल दिए जा रहे हैं, यहाँ अगर आप देखें तो कुछ दलाइल पूछे जा रहे हैं कि अगर वाकई मसीह इब्ने मरियम खुदा होते तो बताओ कि फिर अल्लाह ताला उसी मसीह को हलाक करने का इरादा कर दे या उनकी माँ को या ज़मीन की हर चीज़ को, तो कोई बचा सकता है? बकौल इनके ही कि ईसा अलैहिस्सलाम सूली पे चढ़ चुके तो अगर वो खुदा होते या खुदा के बेटे होते तो क्या फिर वो सूली से अपने आप को बचा नहीं सकते थे? और जो बंदा खुद अपने आप को सूली से ना बचा सके वो दूसरों की मुश्किलात में मदद कहाँ करेगा? बाकी रहेगी बात, तुम्हें उनकी पैदाइश के तरीके पे ताज्जुब है तो यहलुकुमा यशा, अल्लाह जो चाहे पैदा करे। उसके लिए आसान है, उसको कुछ भी मुश्किल नहीं है। वल्लाहु अला कुल्ली शयइन कदीर, अल्लाह ताला हर चीज़ पे कुदरत रखता है, उसके बस में है, वो सारी चीज़ों को देख सकता है। फिर यहूद और नसारा की कुछ खुशफहमियों का जिक्र है, क्या? नहनु अबना उल्लाही व अहिब्बाउहू, हम अल्लाह के प्यारे और उसके बेटे हैं। कहा, अच्छा, फिर बताओ कि बेटों को भी कभी कोई अजाब देता है? असल क्या है कि बलन तुम बशरुम, तुम तो आदमी हो। यग़फिरुली मैं यशा व युअज़्ज़िबु मैं यशा, यानी आज अगर तुम दुनिया में पनप रहे हो तो इसकी वजह क्या है कि अल्लाह का ये कानून है कि हर एक को हर गुनाह पे फौरन नहीं पकड़ लेता, कुछ को मौका दिया जाता है, जब वो उस मौके से फ़ायदा नहीं उठाते तो खुला नतीजे में क्या होता है कि फिर वो लोग अल्लाह की पकड़ का शिकार हो जाते हैं। और अब नबी सल्लल्लाहु अलैहि वसल्लम की आमद को एक बार फिर हुज्जत बना के इनके सामने रखा जा रहा है कि देखो, या अहलल किताबी कद जाकुम रसूलुना युबय्यिनु लकुम अला फतरतिम मिन रुसुल, कितने रसूलों के बाद ये आया, यानी एक लंबा अरसा था ईसा अलैहिस्सलाम और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के बीच में। कहा, देखो इतने सालों बाद ये रसूल आया है। क्यों आया? इसलिए कि कल तुम ये ना कह दो कि हमारे पास तो कोई डराने वाला और खुशखबरियां देने वाले ही नहीं आया, कोई आता तो हम भी मानते, कोई आता तो हम भी मदद करते। फ़कत जाकुम बशीरुम व नज़ीर, अब बशीर भी आ गया और नज़ीर भी आ गया, तो फिर तुम अब इसकी मदद करो, वरना कल क़यामत के दिन इस रसूल का आना तुम्हारे हक़ में हुज्जत तमाम हो जाएगी, ये हुज्जत होगी अल्लाह ताला की तरफ से। इसके बाद देखिए कि आयत नंबर 20 से लेकर 26 तक अल्लाह ताला ने फिर बनी इसराइल के उस वाक़े का ज़िक्र किया कि जिसमें वो यूशे बिन नून की माईत में बैतुल मक़दस के इलाके में यरूशलेम में दाखिल होने वाले थे हुए, लेकिन उससे पहले का जो अरसा उन्होंने मूसा अलैहिस्सलाम की नेमत की नाकदरी की, अल्लाह ताला ने नबी बनाया, बादशाह बनाए, उनको दुनिया भर की नेमतें दीं, मनोसलवा दिया, पहाड़ पत्थरों में से पानी निकाला, लेकिन ये सब पाने के बावजूद जिहाद के लिए तैयार ना हुए और बुज़दिल हो गए। लेकिन ऐसे में दो लोग जिनके दिलों में अल्लाह ने खौफ रखा था, यूशे बिन नून और कालिब बिन यूहन्ना, ये जो थे वो डट गए, ऐसे वक्त में खड़े हो गए कि नहीं, हम अल्लाह पर तवक्कुल करते हैं। इससे पता चलता है कि अंधेरों में भी रोशनी की किरणें होती हैं। बहुत ज़्यादा जब अंधेरा हो जाता है तो बल्कि छोटी छोटी चीज़ें भी चमकने लगती हैं, और ऐसे खौफ को अल्लाह ताला ने अपना इनाम कहा कि जब मुखालफतों के माहौल में कोई इस्लाम पे जम जाए। इसीलिए तो हज़रत बिलाल रज़ी अल्लाह ताला अन्हो और हज़रत अबू बकर सिद्दीक रज़ी अल्लाह अन्हो जैसे सहाबे किराम के दर्जे बड़े आला हैं कि इन्होंने उस वक्त अल्लाह के नबी की दावत पे लब्बाई कहा कि जब लोग आपको काहिन, मजनू और दीवाना कह रहे थे। बनी इसराइल की ये कहानी सुना के असल में बताया यही जा रहा है कि मूसा अलैहिस्सलाम के साथ जो लोग थे उनके अंदर इखलाक की वो बुलंदियाँ नहीं थीं, अज़म और इरादे नहीं थे जो अल्लाह के नबी आपके लोगों को मिले। इसीलिए आपके बाद आपका पैगाम कितनी कसरत से फैला और लोगों ने अल्लाह के दीन को दुनिया के अंदर बिल्कुल एक उजागर कर दिया, और अल्लाह ताला का दीन फिर अरब से निकल के अजम तक पहुँच गया। इस पूरे हिस्से पे अगर हम निगाह डालें तो इससे ये भी बात पता चलती है कि जब कोई कौम हिम्मत हार देती है तो वाकई उसके लिए उस काम का करना मुश्किल हो जाता है। अब देखें कि ये ह्यूमन नेचर है, जिस काम को आप मुश्किल समझेंगे तो आप नहीं कर सकेंगे, जिस काम को आसान समझेंगे तो वो काम करना भी आसान हो जाएगा, जिस चीज़ को आप अपने लिए फ़ायदा मंद समझेंगे आप उस काम को कर लेंगे, और जिस चीज़ के लिए आपके दिल में शक आ जाएगा आप उसको बिल्कुल ही नहीं कर पाएंगे। इवन आपको बहुत भूख भी लगी हो लेकिन अगर जो खाना आपके सामने रखा हुआ है अगर उसको आप देखते हैं और आपको लगता है कि इस खाने में कोई जहर है तो आप कभी भी नहीं खा सकते। तो इन लोगों ने अल्लाह के नबियों के साथ इसी तरह के मामले किए कि अल्लाह ताला के नबी अपनी पूरी सच्चाइयों के साथ मौजूद थे लेकिन इन्होंने उनसे फ़ायदा ना उठाया, और नतीजा क्या हुआ कि 40 साल तक के लिए वादी तीम में भटकते रहे, मंजिल पर नहीं पहुँचे। फिर आगे देखिएगा कि यहूद के अंदर कत्लो गारत गरी आम थी, उन्होंने नबियों के कत्ल किए, नेक लोगों के कत्ल किए। अब यहाँ से आयत नंबर 27 से लेकर 34 तक बतौर ख़ास لیکن آگے پھر کچھ آیتیں آئیں گی جس میں قتل سے متعلق باتیں بتا دی گئیں. حابیل اور قابیل کا قصہ بتا کے وَتْلُ عَلَيْهِمْ نَبَأَ ابْنَيْ آدَمَ بِالْحَقِّ, دو بیٹوں کا قصہ, آدم علیہ السلام کے دو بیٹوں کا قصہ بتا دیا گیا کہ کیسے بات قربانی سے شروع ہوئی. دونوں کی نیت بہت اچھی ہوگی, قربانی ہوئی لیکن ایک کی قربانی قبول ہوئی دوسری کی نہیں ہوئی. اسی نے بتا دیا کہ دوسرے کی نیت میں کچھ خرابی ہو سکتی ہے یا اس کا ارادہ بدل گیا, کیونکہ جب انسان کسی کام کی نیت کرتا ہے تو اس وقت بعض دفعہ اس کی نیت بالکل ٹھیک ہوتی ہے لیکن بعد میں ارادہ بدل جاتا ہے. نتیجہ کیا ہوا؟ ایک کی قبول ہوئی دوسرے کی نہیں ہوئی. جس کی قبول ہو گئی اس سے حسد کیا اس نے جس کی قبول نہ ہوئی, اور اس نے بجائے اس کے کہ اپنی نیت کو ٹھیک کرنے اور اپنی پیش کردہ چیز کو اچھی چیز لا کے رکھنے کی بجائے اس شخص کو بلیم کر دیا. اور یہی نتیجہ اکثر انسان نکالتے ہیں دوسروں کی نعمتوں کو دیکھ کے. جب دلوں میں حسد آ جاتا ہے یا کسی کی نعمت کو دیکھ کے انسان جلنے لگتا ہے تو وہ اسی طرح کے فیصلے کرتا ہے. لیکن حابیل نے ایک بڑا ہی خوبصورت جملہ بول دیا کہ میں تیری طرف ہاتھ نہیں بڑھاؤں گا, ما انا بباسطی یدی یا الی کلی اقتلک, کہ میں کر سکتا ہوں دفاع, میں بھی تجھے پکڑ سکتا ہوں, میں کوئی بزدل نہیں, کوئی کمزور نہیں, لیکن میں نہیں قتل کروں گا. کیوں؟ انی اخاف اللہ رب العالمین, کیونکہ میں اللہ سے ڈرتا ہوں جو رب العالمین ہے. اس سے کیا پتہ چلتا ہے؟ کہ اللہ کا خوف انسان کو بدلہ لینے سے روک دیتا ہے. اور اس سے ایک اور بھی بات پتہ چلتی ہے کہ اگر حابیل بھی اسی قتل کا ارادہ کر لیتا تو وہ بری رسم جو قابیل سے ڈری چلی تھی اور پھر آہستہ آہستہ دنیا میں متعارف ہوئی وہ کتنی جلدی اپنا اثر دکھاتی. آپ دیکھیے کہ پہلی رسم ڈالنے والا پہلا شخص بڑا مجرم کیوں بنتا ہے کسی بھی کام کی, جیسے کہ قابیل کے بارے میں آتا ہے کہ اس نے قتل کی رسم ڈال دی اور پہلے لوگوں کو پتہ ہی نہیں تھا. بعد میں ہو سکتا ہے کہ وہ کچھ بھی نہ کرے لیکن اب ہر شخص کا گناہ اس کے اوپر جائے گا کیونکہ اس نے بری رسم ڈالی. اس لیے انسان ہمیشہ اگر اپنے آپ کو اپنے ارد گرد پھیلی ہوئی رسومات یا ایسی چیزیں یا ایسی روایات سے دور کر دے کہ جو سال ہر سال کے ساتھ چلتی آ رہی ہیں اور انسان اس کے ساتھ اپنے آپ کو باندھ لے صرف یہ کہہ کے کہ کیا کریں اب سبھی یہ کام کرتے ہیں, تو یہ کوئی پسندیدہ عادت نہیں ہوگی. ایسے لوگوں کا بہت درجہ ہے. بعض صحیح روایت میں تو ان کو کئی شہیدوں کے برابر اجر کی بات خوشخبری دی جاتی ہے کہ جو کسی ایک مردہ سنت کو زندہ کر لیں یا کسی بری رسم کے خاتمے کا ذریعہ بن جائیں. پھر اس کے اندر ایک اور چیز بھی پتہ چلی اور وہ کیا کہ شیطان جو ہے وہ دو سگے بھائیوں کے دلوں میں بھی بغض اور حسد ڈلوا سکتا ہے, اور بعض دفعہ انسان اپنا ہی نقصان کر رہا ہوتا ہے اور اس کو خود نہیں پتہ چلتا. جس وقت قابیل نے حابیل کو قتل کیا ہوگا کیا اس وقت وہ بڑے ٹھنڈے دل سے سوچ رہا ہوگا؟ نہیں, ٹھنڈے دل سے نہیں سوچ رہا ہوگا, تبھی تو قتل تک ہو گیا. اس کے باوجود قتل ہو گیا اور بعد میں فس بہا من النادمین, بعد میں شرمندہ ہو گیا لیکن توبہ نہیں کی. ندامت کس بات کی تھی؟ لوگ کیا کہیں گے. یا ویلتا عجزت ان اکون مثل ہذا الغراب, یہ کیا ہوا؟ یعنی یہاں بھی دیکھیے اپنی ذات کی بڑائی آ رہی کہ میں ایسا بھی نہ ہوا. کیونکہ اگر نادم کی بجائے وہ واقعی توبہ کرنے والا ہوتا ندامت کے بعد تو پھر وہ پلٹ آتا, کیونکہ ایک حدیث میں آتا نا کہ ان ندم التوبہ, ندامت ہی توبہ ہے. اب یہاں کوئی اعتراض کر سکتا ہے کہ دیکھیں یا نادم ہو گیا تو اس کا مطلب ہے کہ اس نے توبہ کر لی, تو جب توبہ کر لی تھی تو پھر اللہ تعالیٰ نے اس کو کیوں پکڑا یا اس کو عذاب کیوں دے گا بعد میں؟ تو اس کا جواب شاید آپ سمجھ چکے ہوں گے کہ ندامت اس کو اس بات پہ نہیں تھی کہ بھائی کا قتل کیا, اتنا بڑا گناہ ہو گیا میرے ہاتھوں سے, بلکہ اس وقت بھی ندامت اپنی ذات کے بڑائی کے اوپر تھی کہ دیکھو میں کتنا حقیر ہوں, اتنی چھوٹی سی بات میں نہیں سمجھ سکا. یعنی اپنی ایگو تھی, اپنی ذات تھی. اگر یہ ندامت بھائی کے قتل پہ ہوتی تو وہ بخش دیا جاتا, کیونکہ الندم التوبہ, ندامت ہی شرمندگی ہے. اس کے بعد دیکھیے آیت نمبر 32 میں اب قتل کی بات بتائی گئی تورات کے ناطے سے کہ اسی طرح ہم نے لکھا بنی اسرائیل پر کہ جو کوئی کسی جان کو بغیر کسی جان کے قتل کر دے یا فساد کرے زمین پر तो गोया कि उसने सबको कत्ल किया, और जो एक को ज़िंदा करेगा उसने सबको ज़िंदा किया। क्यों? वही बात, रस्म डालने वाली। जिसने एक काम की रस्म डाल दी, अच्छे की डाल दी, तो वो अच्छा काम सबके लिए एक हुज्जत बन जाएगा। जिसने बुरे काम की हुज्जत डाल दी कि बुरे काम की रस्म डाल दी, तो वो बुरा काम उसके खाते में चलेगा। इसके बाद आयत मुहारबा है, आयत नंबर 33 में, इन्नमा जज़ाउल्लज़ीन युहारिबून अल्लाह व रसूलहू, कि वो लोग जो अल्लाह और उसके रसूल के ख़िलाफ़ लड़ते हैं और दुनिया में फसाद के लिए भाग दौड़ करते हैं, उनकी सज़ा यही है, कत्ल किए जाएं या सूली पे चढ़ाए जाएं या उनके हाथ काट दिए जाएं या उनके पांव खिलाफ सीरत से काट दिए जाएं, यानी उनको मुख्तलिफ तरफ की सज़ाएं दी जाएंगी। इसमें भी हमने देखा था कि जैसा जुर्म होगा वैसी ही सज़ा होगी। अगर उन्होंने कत्ल भी कर दिया और माल भी छीन के ले गए तो इनको सबसे बड़ी सज़ा दी जाएगी। अगर उन्होंने सिर्फ़ कत्ल किया, चोरी नहीं की, तो मुख्तलिफ सज़ा होगी, और अगर सिर्फ़ चोरी की, कत्ल ना किया, तो मुख्तलिफ सज़ा होगी, और अगर इरादा तो सब कुछ था लेकिन किया कुछ भी नहीं, तो सज़ा फ़र्क होगी। इससे क्या पता चलता है? दीन का अदल, इंसाफ कितना इंसान को आखिर तक लेके जाता है कि देखो अल्लाह ताला की नज़र तुम्हारे एक एक अमल पे है। अगर वो सज़ाएं दोहरा दूं कि अगर कत्ल तो कर दिया लेकिन माल नहीं लिया, तो कसास में कत्ल किया जाएगा, कत्ल भी कर दिया और माल भी लूट लिया तो सूली पे चढ़ाया जाएगा, अगर सिर्फ माल छीना, कत्ल ना किया, तो हाथ पांव मुखालिफ सिमत में काटे जाएंगे, और अगर कत्ल ना हुआ, माल भी ना लिया, तो पहले गिरफ़्तार होगा और फिर उसको जिला वतन किया जाएगा, और काजी वक्त मुसलमान हुक्मरान अपने वक्त के हिसाब से सज़ाओं में तब्दीली भी कर सकता है। पकड़े जाने से पहले अगर तौबा ऐसे लोग कर लें तो फिर उनको माफ़ कर दिया जाएगा। एक दफ़ा काजी के पास आ गए, मुकदमा चल गया, अब माफ़ी की गुंजाइश नहीं है। इसके बाद आयत नंबर 35 अल्लाह के साथ बंदे के कुर्ब की बात बताती है। या अय्युहल्लज़ीन आमनुत्तकुल्लाह वब्तगूइलैहिल वसीला वजाहिदू फी सबीलिही लअल्लकुम तुफ्लिहून। ए ईमान वालो, अल्लाह से डरो, उसकी तरफ कुर्ब हासिल करो और उसके रास्ते में जिहाद करो ताकि तुम फलाह पा जाओ, तुम कामयाब हो जाओ। इंसान को इस दुनिया में ऐसे ऐसे हालात का सामना करना पड़ता है कि एक मज़बूत सहारे की ज़रूरत होती है। देखिए कि हम सब इंसानों के बीच में रहते हैं ना, और इंसानों की इस बस्ती के अंदर कई दफ़ा इंसान मुश्किलात से गुज़रता है, कभी अल्लाह ताला की तरफ से होती हैं, कभी इंसानों से होती हैं। ऐसे वक्त में अगर इंसान टूटने लगता है तो एक ज़ात है जो उसको सहारा देती है, और वो अल्लाह की ज़ात है। अल्लाह से गहरा ताल्लुक़ बड़े बड़े गमों और मुसीबतों में इंसान को टूटने नहीं देता, बिखरने नहीं देता। बीमारियां आ जाएं, जिस्म मफलूज हो जाए, लेकिन हौसले पस्त नहीं होते इंसान के। उसकी वजह क्या है? कि इंसान अपने आप को अल्लाह ताला के भरोसे पे मजबूत महसूस करता है, और यही चीज़ दूसरे लोगों को समझ नहीं आती कि आखिर ये किस जुर्रत से बात करते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के ऊपर वो लोग बड़ी हैरत किया करते थे कि हम इनको इतना अल्लाह के रास्ते में सताते हैं, लेकिन इसके बावजूद भी इनकी हिम्मत नहीं टूटती। अब देखिए हज़रत यूनुस अलैहिस्सलाम को देखिए, मछली के पेट में चले गए। कौन सी चीज़ थी जिसने उनको वहाँ हिम्मत दिलाई? ला इलाहा इल्ला अंता सुब्हानक इन्नी कुंतु मिनस सालिमीन। हज़रत यूसुफ़ अलैहिस्सलाम जेल में डाल दिए गए, कौन सी ज़ात थी जिसने उनको वहाँ से निकलवाया? अल्लाह से ताल्लुक़ था। इसी को हासिल करना है, और इसका बेहतरीन तरीका इंसान के अपने अमल, नेकियां, अपनी इबादत, खुशू खुदू, अल्लाह का कुर्ब जितना ज़्यादा ज़िंदगी में आता जाएगा उतनी ही ज़्यादा अल्लाह ताला की मोहब्बत भी मिलती रहेगी, और दीन और दुनिया के काम भी आसान होते रहेंगे। इसके बावजूद, इसके ऑपोजिट जो काफिर लोग हैं, जिनका अल्लाह ताला से ताल्लुक़ नहीं, इनकार के रवैये थे, कल क़यामत के दिन उनका हाल क्या है? आयत 36 में कि अगर दुनिया की सारी चीज़ें दे के आखरत के अजाबों से बचना चाहें तो कबूल नहीं किया जाएगा। क्यों? इसलिए कि दुनिया में जो नहीं दिया, जिनसे दुनिया में मांगा और वो ना दें, तो फिर आखरत में अल्लाह ताला उनसे क्यों ले? अल्लाह ताला ने हर चीज़ का एक वक्त रखा है। जब बंदा उस वक्त के ऊपर उस चीज़ से फ़ायदा नहीं उठाता, तो फिर उससे अल्लाह ताला की वो रहमत अलग हो जाती है। جہنم سے نکلنا چاہیں گے لیکن نہیں نکل سکیں گے، کیونکہ وَلَهُمْ عَذَابٌ مُقِيمٌ، باقی رہنے والا عذاب ہے. دنیا میں مستیاں کرتے تھے، اللہ نے ان کو موقع دیا ہوا تھا، جہنم میں جا کے اچھلیں گے، کودیں گے، تڑپیں گے، نکلنا چاہیں گے، جیل توڑنے کی کوشش کریں گے لیکن نہیں نکل سکیں گے. اللہ تعالیٰ ہمیں ایسے لوگوں میں نہ کرے. اس کے بعد آیت نمبر 37 اور آیت نمبر 38 سے لے کے 40 تک میں چوری کی سزا ہے. پہلے محاربہ تھا جس میں ڈکیتی کی بات کر لیں، راہزنی کی بات کر لیں، ہائی جیکنگ کی بات کر لیں، لیکن یہاں اب سمپل چوری کی بات ہے کہ چور یا چوری کرنے والی عورت دونوں کا ہاتھ کاٹا جائے گا، اور یہ اللہ تعالیٰ کی طرف سے ایک سزا ہے. اب دیکھیے کہ اسلام میں انسان کے گناہ اور اس کی سزا میں کتنی مماثلت ہے. چوری میں چونکہ ہاتھ آتا ہے تو ہاتھ کٹتا ہے، زنا میں سارا جسم انوالو ہوتا ہے تو پورے جسم پہ کوڑے لگتے ہیں. پھر اسی طرح آپ دیکھیے کہ جو شراب ہے تو اس کی اور طرح سے سزا ہے، بہتان لگتا ہے تو اس پہ، کوئی کسی پہ بہتان لگاتا ہے تو اس کے بھی کوڑے ہیں. اس سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے جو سزائیں دی ہیں وہ کوئی ایسے ہی نہیں دے دی کہ جو جس کا دل چاہا اس کو دے دی جائے. اور چوری کی سزا میں بھی یہی بات آتی ہے کہ جو چوری کرتا ہے وہ کسی کے محفوظ مال کی چوری، ہر چوری چوری نہیں ہوتی، سرقہ کہتے ہیں اس کو عربی میں، کسی کا محفوظ مال اگر انسان چرا لیتا ہے اور پھر اس کو لے جاتا ہے اور اس کی مرضی کے بغیر، یعنی اس سے استعمال کیے بغیر. پھر اس کی ہم نے تفصیلات دیکھی تھیں کہ بیت المال کی چوری پہ ہاتھ نہیں کٹے گا، اجتماعی مفادات کی چیزوں پہ ہاتھ نہیں کٹے گا. کچھ حالات ایسے ہوتے ہیں کہ جن دنوں میں چوری پہ ہاتھ نہیں کٹتا، کوئی بھوک کے دن ہے، کوئی افلاس ہے. اور پہلی بات ہے کہ پہلے آپ وہ نظام تو دیں، اسلام کا نظام دیں گے تو پھر ہی لوگ چوری سے بچیں گے. بالفرض اگر کوئی کہے کہ آج کے دور میں اگر امت مسلمہ یا ہمارے اپنے ملکوں میں اگر چوروں کے ہاتھ کٹنے لگیں پھر کیا ہوگا، پھر تو بہت سارے کے ہاتھ کٹیں گے. تو پھر اس کا جواب یہی دیا جائے گا کہ ایسے تو سزائیں لاگو ہی نہیں ہوتی. پہلے آپ دنیا کو وہ نظام تو دیں، پہلے بھوکے کی بھوک ختم ہو، لوگوں کو ان کی ضروریات ملیں، سب چیزیں ٹھیک ہوں گی، سزائیں بعد کی بات ہے. اسلام کبھی بھی کسی پہ کوئی زیادتی نہیں کرتا. اور ساتھ ہی یہ بھی بتا دیا کہ دیکھو اللہ کو تو سب پتہ ہے، دنیا سے کوئی چھپ بھی جاتا ہے سزا نہیں بھی ملتی، لیکن کل وہاں انشاءاللہ تعالی اللہ تعالی انصاف کے ساتھ معاملے کرے گا. اس کے بعد آیت نمبر 41 سے لے کے آیت نمبر 43 تک ایک خاص نیریو ہے، اس کو اگر آپ ذہن میں رکھیں گے تو بات واضح ہو جائے گی. اللہ کے نبی صلی اللہ علیہ وسلم کے پاس یہود بھی آتے تھے اور مسلمان بھی آتے تھے. کچھ لوگ دل میں بغض رکھتے ہوئے بھی آپ کے پاس آتے تھے اور آپ کی محفلوں سے باتیں سن کے باہر اس کو آؤٹ آف کانٹیکس پیش کرتے تھے. اصل میں وہ اپنے نظریات کو، اپنے باطل عقائد کو سچ کروانا چاہتے تھے. نتیجہ کیا ہوتا تھا کہ قرآن کی یا دین کی محفل یا حدیث کی محفل اللہ کے نبی کی دنیا کے بہترین شہر میں، مطلب ہونے والی، مدینہ ہی کا شہر تھا، ظاہر ہے مکہ میں تو یہود نہیں تھے، لیکن اتنی خوبیاں بھی ان کو فائدہ نہیں دے پاتی تھی اور وہاں سے نکل کے غلط باتیں پھیلاتے تھے. اسی کا ذکر کیا جا رہا ہے، یا ایھا الرسول لا یحزنک الذین یسارعون فی الکفر من الذین قالوا آمنا بافواههم ولم تؤمن قلوبهم، کہ جو زبان سے تو کہتے ہیں ہم ایمان لائے لیکن دل ایمان والے نہیں، یہ جنی منافق جن کے دل میں نفاق تھا، اور من الذین ہادو اور یہودی، یہ دونوں کیا کرتے ہیں، کفر کے لیے دوڑ دھوپ کرتے ہیں. سماؤن للکذیب سماؤن لقوم آخرین، یہ جاسوسی کرتے ہیں جھوٹ کے لیے اور دوسری قوم کے لیے. لم یاتو کا، جو خود نہیں آتے، یعنی ان کے جو لیڈر تھے وہ خود نہیں آتے تھے اللہ کے نبی کی محفلوں میں، لیکن اپنے چھوٹوں کو بھیجتے تھے. اور یہ جا کے کیا کرتے تھے، یحرفون الکلم من بعد موادعہ، باتوں کو اچک لیتے تھے، جہاں سے دل چاہتا سنتے تھے اور پھر اس بات کو آؤٹ آف کانٹیکسٹ پیش کر دیتے تھے. اور وہ لوگ ان کو بھیجتے ہوئے کیا کہتے تھے، جو لیڈرز تھے، یقولون ان اوتیتم ھذا فخذوہ وان لم تؤتوہ فاحذروہ. ڈر تو لگتا تھا ان کو بھیجتے ہوئے کہ کہیں یہ مسلمان ہی نہ ہو جائیں، تو ساتھ نصیحتیں کر کے بھیجتے تھے کہ دیکھو जो चीज़ तुम्हारे दीन के मुताबिक दी जाए उसको ले लेना, लेकिन जो चीज़ तुम्हारे दीन के मुताबिक ना हो उसको वहीं छोड़ दो। वमै युरिदिल्लाहु फितनतहु फलन तमलिक लहू मिनल्लाहि शैया, और जिसको अल्लाह ताला ही आजमाने का इरादा कर ले तो तुम उसके मालिक नहीं हो सकते। तो इससे क्या पता चला कि अल्लाह ताला नहीं किसी को फितने में डालता, लेकिन बंदे का मामला रब का मामला बंदे के साथ बंदे के रवैये के मुताबिक होता है। अल्लाह की किताब उसी को फ़ायदा देती है जो इस किताब को अपनी इस्लाह की नीयत से सुनता है, वरना तो इसी के अंदर शैतान इतने रखने डाल देगा कि जिसकी वजह से इंसान अल्लाह ताला की बात को सुनना भी गवारा नहीं करता। फिर उसके बाद देखिए कि अल्लाह ताला ने ये भी बता दिया कि इनके पास तो खुद भी तौरात है, कैफ़ युहक्किमूनक वइंदहुमुत्तौरातु फ़ीहा हुक्मुल्लाह, तो फिर इसके अंदर अल्लाह का हुक्म भी है। इस पे भी जैसे कि बात पहले बताई गई थी कि मदीना में दो अदालतें थीं, एक मुसलमानों की थी एक ज्यूस की थी, हर एक के पास अपनी आज़ादी थी, इसका इख्तियार था कि जिस अदालत से मर्जी फ़ैसला ले ले। अमूमन जो फरीक हक़ पे होता था उसका दिल चाहता था कि मुसलमानों की अदालत में आके फ़ैसला ले, और जो झूठ पे होता इवन वो मुसलमान ही क्यों ना होता तो वो उनकी अदालतों से फ़ैसले लेने लगते। तो इसी का जिक्र इधर कर दिया गया कि अगर इन्होंने वाकई मानना होता तो अपनी किताब की बात को मान लेते। तो अब आपकी मर्ज़ी है, चाहे आप इनके फ़ैसले करें या ना करें। इसके बाद आयत नंबर 44 को फिर आप कह सकते हैं कि ये तौरात की आयत है। जैसे पीछे चोरी की बात हुई, हाथ काटने की बात हुई, तो अब यहाँ तौरात की असल हैसियत बताई जा रही है कि अपने दौर में वो भी हुदा व नूर थी, हिदायत और नूर थी, रोशनी थी, और इसी के ज़रिए फ़ैसले करते थे अल्लाह के वो नबी जो मती थे। इससे क्या पता चलता है कि अपने दौर में किताबें हिदायत की एक हिदायत का सोर्स होती हैं, उसी के मुताबिक लोगों के फ़ैसले किए जाते हैं, लेकिन चूँकि इसका फ़ैसला इसकी हिफाजत का ज़िम्मा रुहबान और अखबार को दे दिया गया था तो उन्होंने इसमें तब्दीलियां कर दी। अल्लाह ताला अपने नबी को कह रहे हैं कि फ़ला तख्शौहुम फ़ला तख्शौन नास वख्शौनी, आप इनसे ना डरें मुझसे डरें। ये कौन से डर की बात थी कि इनकी ये चीज़ें आपको कहीं नुकसान में ना डाल दें, और ये जिस तरीके से आयतों को बदल देते थे, अल्लाह ताला के कलाम को चेंज कर देते थे, तो ऐसे लोगों से डरने की ज़रूरत नहीं क्योंकि ये आपका कुछ नहीं बिगाड़ सकते। फिर आप देखेंगे कि यहाँ 3 बार इस रुकू में आ रहा है, बमल्लम यहकुम बिमान जल्लाहु फ़ौलाइका हुमुल काफिरून, जो अल्लाह ताला के नाजिल करदा के मुताबिक फ़ैसले ना करें वो काफिर हैं। आगे आ रहा है फ़ौलाइका हुमुल ज़ालिमून, वो ज़ालिम है, और आयत 47 में आ रहा है कि ये लोग फासिक हैं। इससे क्या पता चलता है कि इंसान इख्तियार के बावजूद, चॉइस के बावजूद अल्लाह की किताब को ज़िंदगी में नाफिज ना करे या मुल्क और कौम के लिए नाफिज ना करे, तो ऐसे लोग जो हैं वो मुजरिम हैं, वो मुजरिम बन जाते हैं। ऐसे लोग अल्लाह की तरफ से पकड़ का शिकार हो जाते हैं, और अल्लाह ताला हमें अपनी पकड़ से महफूज रखे। इसके बाद आयत 48 में किताब की खूबी, पिछली किताबों से कुरान पाक का फ़र्क क्या था। पिछली किताबों के लिए कहा गया बिमस्तुख़फिज़ू मिन किताबिल्ला, उनके रिब्बी और उनके हिब्र जो थे वो अल्लाह की किताब यानी तौरात के निगेबान बनाए गए, लेकिन इसके बरक्स कुरान पाक अल्लाह की रहनुमाई में है, अल्लाह ताला ने उसकी हिफाजत का ज़िम्मा लिया। और मुहैमिनन अलैह, पिछली किताबों पर एक चौकीदार भी है, गार्ड मैन है, उनकी सुपरविजन कर रही है, कोई चीज़ उसमें बदल नहीं सकती। अगर कोई चीज़ वो बदलते हैं तो इस किताब में फ़ौरन उसकी तसदीक कर दी जाती है, और यही वजह है कि किताब आज तक ज़िंदा है और इंशाअल्लाह ताला क़यामत तक ज़िंदा रहेगी, क्योंकि इसकी हिफाजत का ज़िम्मा अल्लाह ताला ने लिया। लोग ख्वाहिशों की वजह से इसको बदलना तो चाहेंगे लेकिन बदल नहीं सकते, मानी बदल लें मफहूम बदल लें, लेकिन इसके टेक्स्ट को नहीं कोई बदल सकता। आपको कहा गया वला तत्तबि अहवा अहुम अम्मा जा का मिनल हक्की, अब जबकि आपके पास सच आ गया है तो आप इनकी ख्वाहिशों के पीछे क्यों लगते हैं। इससे पता चलता है कि इनका सारा दीन ख्वाहिश का ही दीन था, अपने आप को बस इस तरीके से मसरूफ़ रखते थे कि जो ख्वाहिश आती थी उसी को दीन बना के पेश करते थे, کہا آپ کو کیا ضرورت ہے ان کی خواہشوں پہ آنے کی، آپ کو اللہ نے دین دے دیا، باقی رہ گئے یہ لوگ، تو اللہ تعالیٰ نے ہر ایک کے لیے شرعتم و منہاجا، شریعتیں بھی بنا دیں، منہج بنا دیے، زندگی گزارنے کے طریقے بنا دیے، ہر ایک کو اللہ تعالیٰ نے مختلف طریقہ سکھا دیا. اللہ تو یہ چاہتا ہے کہ تم سب ایک امت بن جاؤ، لجعلکم امتا واحدتا، لیکن کیوں نہیں لوگ بنتے ایک امت، لاکین لیبلوکم فیما آتاکم، آزمائش ہے، ہر ایک ایک آزمائش ہے کہ وہ کیسا معاملہ کرتا ہے، تم نے کیا کرنا ہے، فاستبقوا الخیرات، نیکیوں میں بڑھو، تم یہ دیکھو کہ تمہاری نیکیاں کیسے بڑھتی ہیں، تم لوگوں کے پیچھے مت بھاگو، اپنی نیکیوں کے پیچھے بھاگو، کیوں، اللہ ہی مرجعکم جمیع، تمہیں رب کی طرف جڑنا ہے، جمع تو ادھر ہونا ہے، وہ تمہیں بتائے گا اس بات کی حقیقت جس میں تم اختلافات کرتے تھے. دیکھیے کہ امت کو ایک فوکل پوائنٹ دیا جا رہا ہے، اختلافات کو چھوڑو، جھگڑوں کو چھوڑو، ناموں کو چھوڑو، مختلف سلوگنز کو چھوڑو، یہ دیکھو کہ تمہاری نیکیاں کس میں بڑھتی ہیں. باقی رہ گئے اختلافات، یہ تو قیامت تک ختم نہیں ہوں گے، انبیاء کے دور کے نہیں ختم ہوئے، آج کے دور کے اختلافات کہاں ختم ہوں گے، یہ تو فیصلے ہوں گے قیامت کے دن. آپ کا کام کیا ہے، فاستبقوا الخیرات، میری نیکیوں کی دوڑ کدھر جاتی ہے، میں کہاں تک نیکیاں کر سکتا ہوں اور کہاں زیادہ کر سکتا ہوں. آج امت مسلمہ جس تفرقے کا شکار ہے، اس کے لیے یہی پیغام ہے کہ حق کے ساتھ اپنے آپ کو جوڑتے ہوئے، اللہ کے دین کو ساتھ لے کے، ارد گرد سے بے نیاز ہو کے اگر انسان اپنی نیکیوں کی فکر کرتا جائے، تو دوسرے پھر اس کو کبھی بھی اس کی نیکیوں سے دور کرنے والے نہیں بنا سکتے. شیطان دیکھیے کہ کیسے لوگوں کو میڈیا کے ذریعے، کامیڈی کے ذریعے، اور کیا کیا سلوگنس دے کے نیکیوں سے دور کرنے کی کوشش کرتا ہے. آپ 3 گھنٹے قرآن کے لیے بیٹھنا تو سوچ ہی نہیں سکتے، امپاسیبل ہے اگر آپ کنٹینیو بیٹھیں، اور کہاں فلم کے لیے 3 گھنٹے لوگ بیٹھ سکتے ہیں، کوئی سوچے میرے وہ 3 گھنٹے کہاں گئے، پتہ ہی نہیں چلا وقت گزرنے کا، نیند آ رہی ہے تو ایک دم آنکھوں سے اوجھل ہو جائے گی اور ایسے لگتا ہے کہ پوری آنکھیں کھل گئیں، کیا ہے جی اپنی پسند کی چیز دیکھنے لگ گئے. لیکن جب نماز کے لیے رات کو کھڑا ہونا چاہتے ہیں تو جمعیاں آنے لگتی ہیں. یہی ہے اصل میں امتحان، کہ انسان کیسے اپنے آپ کو اپنی نیکیوں کے لیے جمع کے رکھتا ہے. اور یہ وہی لوگ کر سکتے ہیں کہ جن کے اندر کمٹمنٹ زیادہ ہوتی ہے. پھر اس کے بعد وَأَنِحْكُمْ بَيْنَهُمْ بِمَا أَنزَلَ اللَّهُ، آپ ان کے ساتھ فیصلے کیجئے جو آپ کے پاس اللہ نے اتارا، قرآن، کلام، ولا تتبع اہواءہم، اور ان کی خواہشوں کے پیچھے نہ لگیے گا، واحذرہم، چھوڑ دیں ان کو، یعنی اس چیز سے، واحذرہم ان یفتنوک عن بعد ما انزل اللہ الیک، یعنی آپ کو چھوڑنا نہیں، ڈرنے کا معنی ہے حذر میں، یعنی آپ اس چیز سے ڈریں کہ کہیں یہ آپ کو فتنے میں نہ ڈال دیں اس چیز سے جو اللہ نے نازل کی. یعنی آپ اگر ان کی خواہشوں کے پیچھے لگیں گے تو اس بات کا ڈر ہے کہ یہ آپ کو فتنوں میں ڈال دیں گے، اس چیز سے آپ کو دور کر دیں گے جو اللہ نے اتاری. فَإِن تَوَلَّوْا فَاعْلَمْ أَنَّمَا يُرِيدُ اللَّهُ أَن يُصِيبَهُمْ بِبَعْضِ ذُنُوبِهِمْ، پھر اگر تم منہ پھیر لو، یعنی پھر بھی تم منہ پھیرنا چاہتے ہو تو شوق سے پھیرو، کیونکہ پھر اللہ بندے کے گناہوں کی سزا اس کو پہنچائے گا. وَإِنَّ كَثِيرًا مِّنَ النَّاسِ لَفَاسِقُونَ، اور اکثریت تو فاسق ہے. کوئی کہے کہ اکثریت کا دین خراب ہے تو ہم کیوں صحیح دین پہ رہیں، اکثریت من موجی کر رہی تو ہم کیوں نہ کریں، اور ہم ہمیشہ اکثریت سے متاثر بھی ہوتے ہیں. جب اتنے لوگ کہہ رہے ہیں تو یہ بات ٹھیک ہی ہوگی، کان اکثر الناس وکسی ان کثیر من الناس لفاسقون. آپ ہمیشہ دیکھ لیجئے دنیا میں اچھے اور برے کا فرق کتنا فرق ہوتا ہے، بہت بڑا فرق ہوگا نا. آپ شر کی چیزیں دیکھ لیں اور خیر کی دیکھ لیں، آپ کسی جگہ کسی بھی ملک میں سینما گھر دیکھ لیجئے کتنے اور مسجدیں کتنی ہیں. تو لہٰذا اکثریت کو نہیں دیکھنا، اپنے دل کو دیکھنا ہے، فاستبقوا الخیرات کرنا ہے. اور اکثریت کیا کرتی ہے، اس کا جواب اگلی آیت میں آ گیا، افحکم الجاہلیت یبغون، کیا یہ جاہلیت کا حکم چاہتے ہیں، یہ اپنی زندگی میں جاہلیت کے فیصلے لانا چاہتے ہیں. تو ومن احسن من اللہ حکمہ، اور کون ہے بڑا احسن، زیادہ اچھا اللہ سے حکم ہے، لقوم یوقنون، اس قوم کے لیے جو یقین رکھتی ہے. سبحان اللہ، ایسے لگتا ہے کہ ایک دم انسان کو سارے حالات کھول کے دکھا دیے کہ دیکھو یہ جاہلیت کے طریقے چاہتے ہیں. اگر دنیا کے ارد گرد، اپنے ارد گرد ہم دیکھیں تو دنیا میں اکثر تو جہالت ہی دکھتی ہے نا، قرآن سے دوری، اسلام سے دوری جہالت ہے، نفس کی خواہشات جہالت ہیں، دنیا داری، رسم و رواج، خاندان، برادری، ہر وہ چیز جو اسلام کے مزاج سے میل نہیں کھاتی وہ جہالت ہے۔ کہا یہ ایسی جہالتیں چاہتے ہیں؟ کیا چاہتے ہیں کہ انسانیت جہالت میں رہ جائے؟ ان کو وہ اللہ تعالیٰ کے طور طریقے نہیں پسند جو اس نے اپنے بندوں کے لیے آسان طریقے متعین کر دیے۔ اور جاہلیت پہ پھر ہم تفصیل سے بات کر چکے کہ کیسے انسان آج کے دور میں بھی پڑھا لکھا ہونے کے باوجود جاہل بنا ہوا ہے۔ اب یہاں سے تقریباً پارے کے اینڈ تک کچھ ایسی باتیں آئیں گی کہ جس میں امت مسلمہ کو یہود اور نصارہ کے پروپیگنڈوں اور ان کے فتنوں سے محفوظ رہنے کی دعوت دی گئی، اور بی کیئرفل والا انداز ہے کہ دیکھو تم کیئرفل ہو جاؤ۔ لا تتخذ الیہود و النصارہ اولیاء، پہلی احتیاط تو کیا کہ تم ان کو ولایت کے درجے پہ دوستی نہ بناؤ، اتنی قربت ہی نہ رکھو کہ اپنے افکار کو وہ تمہارے اوپر مسلط کر دیں، اپنے غلط نظریات کو تم پر تھوپ دیں، کیونکہ انسان اپنے دین دوست کے دین پر ہوتا ہے۔ اللہ کے نبی کی یہ حدیث بہت سچی ہے کہ المرء علی دین خلیلہ، ہی کہ انسان اپنے دوست کے دین پر ہوتا ہے، بالکل اس کا مائنڈ ٹریپ ہو جاتا ہے، وہ اسی کے اوپر سوچنے لگتا ہے اور اس کو وہی سب سے اچھا لگتا ہے۔ آپ دیکھیں اپنے بچوں کے دوستوں کو، چھوٹوں کو، آپ کو ان میں کتنے نقص دکھیں گے، لیکن آپ کے جو بچے ہیں ان کو پوچھیے، ان کے لیے وہ پرائم منسٹر سے بھی بڑے ہیں، ان کی ہر چیز ان کو اچھی لگتی ہے۔ اسی لیے کہا کہ سوچ سمجھ کے کسی کو دوست بناؤ۔ اب اگر تم ان کو دوست بناؤ گے تو ان کے نظریات تمہارے اندر آ جائیں گے، اور جب ان کے آئیں گے تو ڈیفینیٹ اپنے جائیں گے۔ وَمَن يَتَوَلَّهُم مِّنكُم فَإِنَّهُ مِّنْهُمْ، کہا اچھا پھر جو ان سے دوستی کرے گا وہ پھر انہی میں سے ہو جائے گا، یہ اللہ کے فیصلے ہیں۔ اِنَّ اللَّهَ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ، اور ظلم کرنے والی قوم کو اللہ تعالیٰ راہ نہیں دکھاتا۔ پھر دوبارہ انہی کی سرگرمیوں کی طرف اشارہ ہے آیت 52 میں، فَتَرَى الَّذِينَ فِي قُلُوبِهِم مَّرَضٌ يُسَارِعُونَ فِيهِمْ، آپ دیکھتے ہیں کہ جن لوگوں کے دلوں میں بیماری ہے وہ انہی میں دوڑ دھوپ کرتے ہیں، یعنی وہ بھاگ بھاگ کے انہی کی طرف جاتے ہیں اور کہتے کہ ہیں کہ ہمیں زمانے کی گردش کا ڈر ہے، یعنی ان سے ان کی پناہ میں آ جاؤ، پتہ نہیں مسلمانوں کے ساتھ تو کل کیا ہونا ہے، تو چلو کچھ ان سے بھی دوستیاں رکھی ہوں۔ مدینہ میں ایسے لوگ تھے جو دونوں دوستیاں رکھنا چاہتے تھے، پہلے ان کی کفر کے جو مکہ کے جو نیٹو لوگ تھے مدینہ کے، یہود سے دوستیاں تھیں ان کی، پھر جب اسلام آیا تو وہ نیٹوز نے اسلام قبول کر لیا اوس اور خزرج کی صورت میں۔ اب یہ تھا کہ ٹھیک ہے تم اپنی دوستیوں کے رخ سیدھے کر لو، اللہ نے اپنا نبی دے دیا، اپنے نبی کے ساتھ ہی دے دیے، لیکن ہوتا کیا تھا کہ وہ پچھلی محبتیں نہیں چھٹتی تھیں، ان کو یہ تھا کہ خدا نخواستہ کل کچھ مسلمانوں پہ آفت آ گئی تو چلے ہمارا کوئی بیک ہونا چاہیے، اس کی بنیاد پہ یہ دوبارہ ان کی طرف جاتے تھے، دونوں طرف رہنا چاہتے تھے۔ نتیجہ کیا ہوتا تھا کہ کنفیوژن میں آ جاتے تھے اور پھر اسی فتنے کا شکار ہو جاتے تھے جس کا ادھر ذکر کیا گیا کہ نقشہ ان تو سی بنا دائرہ، دائرہ زمانے کی گردش۔ اللہ تعالیٰ کہہ رہے ہیں کہ تم آج یہ سوچ رہے ہو کہ مسلمانوں پہ گردش آ جائے گی، اللہ تو کچھ اور ہی دکھا رہا ہے۔ فَعَسَى اللَّهُ أَن يَأْتِيَ بِالْفَتْحِ أَوْ أَمْرٍ مِّنْ عِندِهِ، شاید اللہ تعالیٰ فتح ہی لے آئے، اور جب اللہ تعالیٰ کے لیے لفظ عسا آتا ہے نا تو اس کا معنی شیور ہوتا ہے، پر ہیپس نہیں ہوتا، یقیناً کے معنوں میں آتا ہے کہ اللہ فتح لائے گا اور ایک ایسا کام اپنے پاس سے کر دے گا کہ فیوس بھی ہو علا ما سروفی انفسم نادمین، تو وہ چیز جو انہوں نے اپنے دلوں میں چھپائی ہوئی تھی اس پر یہ شرمندہ ہو جائیں گے، ندامت محسوس کریں گے کہ ہم مسلمانوں کے لیے کیا سوچتے تھے اور اللہ نے مسلمانوں کو کیا دے دیا، اور آج ایسا ہو سکتا ہے۔ جب اللہ کے نبی کا دور گزرا، ابو بکر، عمر فاروق رضی اللہ عنہ کے دور، تو انگلیاں دانتوں میں دبی رہ گئیں، یہ کیسے ہو گیا؟ یہ تو وہ لوگ تھے جن کے لیے یہ قسمیں کھاتے تھے کہ یہ لوگ تو بس، ان کو تو بس زمانے کی گردش پہنچے گی اور یہ ختم ہو جائیں گے، لیکن آج بھی اسلام اپنی آب و تاب کے ساتھ موجود ہے اور رہے گا قیامت تک، کبھی بھی ختم نہیں ہوگا۔ وَيَقُولُ الَّذِينَ آمَنُوا أَهَؤُلَاءِ الَّذِينَ أَقْسَمُوا بِاللَّهِ جَهْدَ أَيْمَانِهِمْ، کیا یہ وہی لوگ ہیں جن کے بارے میں تم بڑی قسمیں کھاتے تھے کہ اِنَّهُمْ لَمَعَكُمْ، یہ تمہارے ساتھ ہیں؟ ایمان والے کیا کہیں گے؟ یہ وہ لوگ ہیں جن کے بارے میں تم قسمیں کھاتے تھے اللہ کی کہ یہ تم میں سے ہیں، حالانکہ حَبِطَتْ أَعْمَالُهُمْ فَأَصْبَحُوا خَاسِرِينَ، ان کے تو عمل ضائع ہو گئے اور یہ خسارہ پانے والے ہو گئے۔ انہوں نے اپنا دین بیچ دیا، یہ لا معکم نہیں رہے کیونکہ انہوں نے اللہ کے راستے کو چھوڑ دیا، اور وہی جو گردش تھی اس کا شکار ہو گئے، اور اس کے بعد وہ فتنوں کا دور چلا جو اللہ کے نبی صلی اللہ علیہ وسلم کے بعد ایک ایسی آنکھ بن کے دنیا کو دکھ رہا ہوگا کہ اگر آج کے دور میں ہم اس دور کو تصور کریں تو وہ کیا حال تھا، کیسے لگ رہا تھا کہ اسلام مٹے گا. آج ایک قبیلہ مرتد ہو رہا ہے، کل دوسرا قبیلہ مرتد ہو رہا ہے، آج فلاں بستی چلی گئی، پوری پوری بستیاں ہٹی تھی. آپ کو یہ چیز اب واضح ہو گئی ہوگی کہ اللہ کے نبی کی زندگی کے جو آخری دور تھے نا، اس میں لوگ فوج در فوج اسلام کی طرف آئے تھے. اذا جاء نصر اللہ والفتح ورأیت الناس يدخلون فی دین اللہ افواجا، کہ آپ لوگوں کو دیکھ رہے ہو کہ وہ فوجوں کی فوجیں آگے دین میں، لیکن جو ہی اللہ کے نبی کی وفات ہوئی، ابو بکر صدیق کا دور آیا، تو پھر لوگ فوجوں کی فوجیں اسلام سے نکلے تھے. اسی کا ذکر ہے، یا ایھا الذین آمنوا من یرتد منکم عن دینہ، تم میں سے جو اپنے دین سے نکلتا ہے پھر نکل جائے. یہ نہیں کہا نکل جائے، دیکھیں ترجمے پہ غور کریں، نکلتا ہے ٹھیک ہے، یہ کہہ دیا فسوف یات اللہ بقوم یحبہم ویحبونہ، اللہ ایسے لوگوں کو لے آئے گا جو اللہ سے محبت کرتے ہیں اور جن سے اللہ تعالیٰ محبت کرتا ہے. مومنوں کے لیے نرم دل ہوں گے، کفار پر سخت ہوں گے، اللہ کے راستے میں محنت کرنے والے ہوں گے، اور کسی ملامت کرنے والے کی ملامت سے نہیں ڈریں گے. یہ اللہ کا فضل ہے، وہ جس کو چاہتا ہے دیتا ہے، اور اللہ تعالیٰ وسیع علم والا ہے. جو مرتد ہوئے ان کا کیا رہا؟ کچھ بھی نہیں. لیکن جو ایسے وقتوں میں ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے ساتھ جمے رہے، اللہ تعالیٰ نے ان کو فضل بھی دے دیا اور وسیع علم بھی دیا. ان آیتوں سے یہ چیز پتہ چلتی ہے نا کہ انسان بہت ہی خطروں میں ہے، کمزور ہے. کسی لمحے اپنے آپ کو یہ نہ سوچے کہ میں شیطان کے چنگل سے بچ گیا. بعض دفعہ آپ دیکھیے کہ انسان بالکل آخری لمحوں پہ ہوتا ہے زندگی کے، اور وہاں کوئی غلط کام کر دیتا ہے. ایک شخص تھے تو فوت ہو رہے تھے، صاحب نبی صلی اللہ علیہ وسلم نے ان کی مطلب خبر دی تھی کہ ان کا خاتمہ اچھا نہیں ہے، لیکن لوگوں نے دیکھا وہ تو میدان جنگ میں شہید ہو کے گر گئے ہیں. اب بڑے پریشان تھے کہ یہ تو شہید ہو رہا ہے اور اس شخص کا انجام کیسے اچھا نہیں، لیکن بعد میں دیکھا کہ اس نے اپنے قریب رکھے ہوئے ایک چاقو یا جو بھی وہاں ہتھیار تھا اس کو لے کے خودکشی کر لی کہ تکلیف نہیں برداشت کر سکا زخموں کی. تو اللہ تعالیٰ معاف کرے، ہر لمحے اس چیز کی ڈرنا چاہیے کہ اللہ تعالیٰ ہمیں جنت میں خیر سے پہنچا دے، کہیں شیطان ہمیں راستے سے بھٹکا نہ دے، نمازیں پڑھنی نہ چھوڑ دے، ایسے شبے نہ ڈال دے. کیا ضرورت ہے نماز پڑھنے کی؟ چلو چھوڑو نا، اب اتنی بھی کیا بات ہے، اتنی تو پڑھنی ہے، اب میں تو اتنی نیک ہو گئی ہوں. نہیں، وہ دھڑکے صحابہ کرام کے وہ محسوس ہوتے ہیں کہ کیسے وہ تڑپتے تھے اپنی ہدایت کے لیے، کیونکہ شیطان کبھی بھی انسان کو یہ کہہ کے ہدایت کے راستے سے نہیں ہٹاتا کہ یہ بہت برا راستہ ہے اس کو چھوڑ دو. نہیں، وہ اس کو مس لیڈ کرتا ہے، ایسے ایسے ٹریکس اس کے سامنے لاتا ہے کہ جس سے انسان پھر اپنے راستے پہ قائم ہی نہیں رہ سکتا. اور پھر اس سے یہ بھی پتہ چلتا ہے کہ جو لوگ ملامت کے ڈر سے نہیں ڈرتے، یعنی ملامت کرنے والے کی ملامت سے نہیں ڈرتے، ایسے ہی لوگ پھر اللہ تعالیٰ کے فضل کا حصہ حاصل کرتے ہیں. کہا تم ان سے دوستیاں کیا کرتے ہو، یہ تو اب تمہارے نبی کی جان پہ بنے ہوئے دشمن بنے ہوئے تھے، دوستی کرنی ہے تو آؤ دیکھو. آیت 55 میں انما ولیکم اللہ ورسولہ والذین آمنوا، اب تمہارے رخ بدل گئے، تمہاری زندگیوں کے قبلے بدل گئے، اب دوستیاں ہیں تو اللہ اور اس کے رسول سے ہیں اور ایمان والوں سے ہیں. کون سے؟ الذین یقیمون الصلاۃ ویؤتون الزکاۃ وہم راکعون، نمازیں قائم کرنے والے، زکوٰۃ ادا کرنے والے، اور رکوع کرنے والے، جھکنے والے، ایسے لوگ جو اللہ اور اس کے رسول سے دوستی کریں گے اور ایمان والوں سے. فَإِنَّ حِزْبَ اللَّهِ هُمُ الْغَالِبُونَ، یہ ہے اللہ کا گروہ اور یہی غالب آئے گا. اللہ تو ہمیں اسی حزب اللہ میں شامل رکھنا اور غلبہ دینا، کیونکہ غلبہ تو تیرے نام کو ہے. اس کے بعد پھر 57 آیت میں دیکھیے دوبارہ دین کو کھیل تماشا بنانے والوں سے دوری کی بات کی گئی کہ یا ایھا الذین آمنوا لا تتخذوا الذین اتخذوا دینکم ہزوا ولعبا من الذین اوتوا الکتاب من قبلکم والکفار اولیاء واتقوا اللہ ان کنتم مؤمنین. اے لوگو جو ایمان لائے ہو تم ان لوگوں کو دوست نہ بناؤ جو تمہارے دین کو کھیل اور تماشا بنا لیتے ہیں، اہل کتاب میں سے ہوں وہ یا کفار میں سے ہوں، دوستی نہ کرو اور اللہ سے ڈر جاؤ اگر تم مومن ہو. کھیل تماشا وہی تھا جو دین کے ساتھ وہ کام کرتے تھے، اللہ کے نبی کے یعنی دین کی کچھ ریچولز سے ان کا مذاق اڑاتے تھے، ہم نے اگلی آیتوں میں دیکھا. آگے بل کے دیکھتے ہیں کہ وَإِذَا نَادَيْتُمْ إِلَى الصَّلَاةِ اتَّخَذُوهَا هُزُوًا وَلَعِبًا، اذان کا مذاق اڑاتے تھے، کھیل پکڑتے تھے. یہ کیسی قوم ہے؟ لا یعقلون، ان کو عقل ہی نہیں. اور ان کی ساری باتوں کے بعد اہل کتاب سے ایک سوال کیا جا رہا ہے، ہل تن کے منا منا، تم ہم سے ناراض نہیں ہو؟ صرف یہی وجہ ہے نا کہ اللہ نامنا باللہ، ہم اللہ پر ایمان لائے ہیں اور جو اس کی طرف ہماری طرف نازل ہوا ہے اور جو تمہاری طرف نازل ہوا ہے، یہی ہمارا قصور ہے نا. تم بتاؤ ہمارا اس کے سوا اور کیا قصور ہے؟ تمہیں ہمارے اندر کیا خامی دکھتی ہے؟ صرف یہی نا کہ اللہ کی طرف اور اس کی کتابوں کی طرف تمہیں ہم دعوت دیتے ہیں، اور جو تمہاری طرف نازل ہوا اس کو بھی ہم جھٹلاتے تھوڑی ہیں. اس کی جو ٹھیک باتیں تھیں وہ بھی اس کتاب میں موجود ہیں، اور حقیقت کہہ کے بعد اکثرکم فاسقون، پھر اکثریت کی بات آ گئی. ہم کہتے ہیں میجورٹی از اتھارٹی، کا میجورٹی از ناٹ دا اتھارٹی. اکثریت تو عقل سے دور ہے. اب بار بار یہ تکرار دیکھ رہے ہیں، کہیں لا یعقلون، کہیں فاسقون. پھر اس کے بعد وہ لوگ جو دنیا میں اس چیز کا ڈر رکھتے تھے کہ اسلام کا ساتھ دینے سے شاید ہماری دنیا خراب ہو جائے گی، یا پتہ نہیں کل کیا ہونے والا ہے ہمارے ساتھ، اور ایسا نہ ہو کہ ہم مارے ہی جائیں، چلو بہتر ہے کہ اپنی بیک کو مضبوط کریں. تو اللہ تعالیٰ کہتے ہیں کل حل انبیوکم بشر من ذالک، کیا میں نہ تم کو خبر دوں اس سے بھی بدترین انجام کی؟ اللہ کے پاس وہ کس کا ہے جس پہ اللہ نے لعنت کی اور اس پر غضبناک ہوا اور ان میں بندر اور خنزیر بنا دیے اور انہوں نے بندگی کی طاغوت کی؟ یہی لوگ بدترین ہیں اور زیادہ بھٹکے ہوئے ہیں سیدھے راستے سے. اللہ تعالیٰ نے ان کے ماضی کے اوپر ان کی نگاہیں ڈلوائیں کہ دیکھو آج اگر تم اللہ کے نبی کے دشمن بنے ہوئے ہو، یا تم ان کا مذاق اڑاتے ہو، ان کے دین کا مذاق اڑاتے ہو، تو کل ماضی میں اللہ نے تمہیں کیسی کیسی سزائیں نہیں دیں، کیا تم بھول گئے اس چیز کو؟ اللہ نے تمہاری دعاؤں پہ اس نبی کو بھیجا، تمہارے ملک میں آئے، تمہارے شہر میں آئے، لیکن تم آج ان کے ساتھ ایسا معاملہ کرتے ہو. تمہارا تو حال کیا ہے کہ وَإِذَا جَاءُوكُمْ قَالُوا آمَنَّا وَقَدْ دَخَلُوا بِالْكُفْرِ وَهُمْ قَدْ خَرَجُوا بِهِ، آتے ہیں ایمان کی بات تو کرتے ہیں لیکن جس کفر کے ساتھ داخل ہوئے تھے اسی کفر کے ساتھ چلے گئے، اور اللہ تعالیٰ خوب جانتا ہے جو وہ چھپاتے تھے. بہت برا انجام ہے. اللہ تعالیٰ ہم سب کو اس برے انجام سے محفوظ رکھے کہ ہم کفر کے ساتھ آئیں اور کفر کے ساتھ ہی دنیا سے چلے جائیں. اللہ نے فطرت پہ پیدا کی، اسلام دے کے بھیجا، اسی اسلام پہ اللہ تمہاری موت کرنا، ہم اس دنیا میں آ کے ڈسٹریکٹ نہ ہو جائیں کہ ہمارا خاتمہ سوکھ کے ساتھ ہو جائے، بلکہ جس معصومیت اور جس فطرت کے ساتھ دنیا میں ہم آئے تھے، اللہ جب دنیا سے جائیں تو اتنے ہی معصوم الخطا ہوں، گناہوں سے پاک ہوں، صاف ستھرے ہوں، ایک گناہ کا دھبا بھی اللہ تعالیٰ ہمارے جسم پہ نہ ہو. تو ہمیں اس برے انجام سے محفوظ رکھنا جس کا ذکر تو نے ان آیات میں کیا گیا. پھر دوبارہ ان کے علماء کی کچھ کارستانیاں، وترا کثیرا منہم یسارعون فی الاثم والعدوان، اور آپ دیکھتے ہیں کہ بہت سارے لوگ ہیں وہ گناہ کی طرف دوڑ دھوپ کر رہے ہیں اور زیادتی کے کاموں میں ایک دوسرے کی مدد کر رہے ہیں اور سخت بھی کھاتے ہیں. لبیس ما کانوا یعملون، کتنا برا ہے جو یہ عمل کرتے ہیں. یہ عام باتیں تھیں ان کی، یعنی یہ بھاگ دوڑ کر رہے تھے، عوام یہود کے عوامی طبقے کی یہ بات ہے. ان کی زندگی اسم اور عدوان اور سخت تین چیزوں کے اندر گھوم گیا، ایک ٹرائنگل تھی جس میں رہ گئے. اور علماء کی ذمہ داری کیا تھی کہ ان کو منع کرتے، لیکن انہوں نے تو منع نہیں کیا کیونکہ وہ تو آپس کی جنگوں میں لگے ہوئے تھے، اسی لیے اب ان پہ تنقید ہو رہی ہے. لو لا ینہاہم الربانیون والاحبار، کیوں نہیں روکا ان کے ربیوں اور ان کے علماء نے ان کی گناہ والی بات سے. دیکھیے ان قولہم الاسم ہے، کوئی گناہ کیا نہیں، گناہ کی بات منہ سے نکال لی ہے. اس سے پتہ چلتا ہے کہ زبان سے نکلنے والا کوئی کال بھی گناہ بناتا ہے. ساتویں پارے میں بھی انشاءاللہ پہلے ہی رکوع میں ہم اس پہ دیکھیں گے کہ ایک کال انسان کی زندگی میں کتنا اہم ہوتا ہے. یہاں گناہ والا کال ہے تو وہاں نیکی والا کال ہے، और एक जहन्नुम में ले जा रहा है और एक जन्नत में ले जाता है। फिर यहूद के बुखल की बात है, बहुत सारी खराबियों के साथ इनके अंदर बुखल आ चुका था, अल्लाह ताला के बारे में भी झूठ सच बोलते थे, और ये जुरत होती है। एक दफ़ा आप झिझक तोड़ दें, फिर देखिए कि इंसान किसी लेवल पे रुकता ही नहीं है, उसको चैन नहीं पड़ता जब तक कि वो आखिरी हद पे ना पहुँचे। शुरू में तो इन्होंने जो किया सो किया, बाद में तो अल्लाह ताला की ज़ात के ऊपर भी इल्ज़ाम लगाने लगे, कहने लगे यदुल्लाही मगलूला, नाऊज़ु बिल्ला सुम्मा नाऊज़ु बिल्ला, अल्लाह के तो हाथ ही बंधे हुए हैं, ये हमसे कर्ज़ मांगता है या हमें देता नहीं। कहा नहीं, गुल्लत ऐ दिया हम, गुल्लत ऐ दी हिम, उनके हाथ बंधे गए, वलुइनु बिमा कालू, और वो लानत किए गए उस वजह से जो उन्होंने कहा, बल्कि हकीकत के बल यदाहु मबसूततान। इससे पता चलता है कि किसी के कहने से कुछ नहीं होता, अल्लाह ताला की ज़ात जो है वो है, युन्फिकु कैफ़ यशा, जैसे चाहे खर्च करे, लेकिन अक्सर को वो ज़्यादा बढ़ा देता है तुग़यानी और सरकशी में। ये कैसे होता है, इंसान सरकशी और तुग़यानी में कैसे बढ़ जाता है, जब उसकी नीयत ख़राब होती है, जब उसकी सोच बदल हो जाती है ख़राब, जब उसके दिल में शक आ जाता है तो उसका रवैया बदलने लगता है, और वही चीज़ जो उसको मीठी लगती है वही चीज़ उसको खट्टी लगने लगती है। फरमाए वाल कई न बई नहुमलदा बतवल बगदा, ये आखिरी स्टेज है। ऐसे लोगों का अंजाम क्या है कि उनके अंदर अदावत और बुग़्ज़ डलेगा, क़यामत तक के लिए अल्लाह का वादा है। यहूद और नसारा को कह लें या किसी दौर के लोगों को कह लें, जिन्होंने भी अल्लाह की ज़ात के रास्ते में अल्लाह की ज़ात पर कुछ बातें की तो उनका अंजाम क्या है कि बिल आखिर उनमें फूट पड़ जाती है। मुसलमानों को तंग करने के लिए कोई लड़ाई करते थे, कोई ऐसा काम करते थे, वो उल्टी उन्हीं पे पड़ती थी। जिसको कहते हैं ना को किसी के लिए गड़ा खोदता है तो वो खुद उसी में गिरता है। कुल्लमा का औकदु नारा लिलहर्बी अतफाहल्ला, जब कभी उन्होंने आग भड़काई जंग के लिए अल्लाह ने उसको बुझा दिया। इशारा है उन हालात की तरफ जो यहूद अपनी कोशिशों के साथ मुसलमानों के लिए पेश कर देते थे। इस तरह के मुश्किल मामले आ जाते थे, कैसे लगता था कि बस अभी मुसलमान आपस में लड़ेंगे भिड़ेंगे, लेकिन बाद में वो बुझ जाते थे। एक मौके पे एक महफिल थी तो उसमें मुसलमान सब बैठे हंस बोल रहे थे, तो पास एक यहूदी था शमास बिन कैस, बूढ़ा था, बहुत तासुब रखता था दिल में मुसलमानों के लिए, तो वो गुज़रा तो जल गया ना, हसद आने लगा कि देखो ये कितने प्यार से मोहब्बत से बैठे हुए। वापस गया, एक और नौजवान को कुछ पैसे दे के कहा जाओ इस महफिल में बैठो और जंगे बुआस के किस्से छेड़ दो, पुरानी जंग छेड़ो बस, फिर देखो। उसने यही किया, अच्छे भली दोस्ती महफिल जमी हुई थी उसमें आके उसने पुरानी कहानियाँ सुनाई। नतीजा क्या हुआ कि थोड़ी देर में वही लोग जो आपस में भी हंस बोल रहे थे वो एक दूसरे की जान लेने आ गए, हथियार हथियार की बातें होने लगी। हर्रा का मुकाम भी मुतय्यन कर लिया कि चलो वहाँ जाके फिर जंग को लड़ा के दिखाते हैं। फिर अल्लाह के नबी आए और उन्होंने एक बड़ा दिलसोज खुतबा दिया कि लोगों अभी से तुम ऐसे कामों में लग गए, अभी तो मैं तुम्हारे अंदर मौजूद हूँ और तुम लड़ने लग गए हो, फिर तो जैसे था कि सबको होश आ गया, और वही जो अभी चंद मिनट पहले लड़ने की बातें कर रहे थे वो एक दूसरे के गले लग के फूट फूट के रो रहे हैं, क्योंकि उनको पता था कि हम शैतान के बहकावे में आ गए हैं, और शैतान तो हमेशा ही इंसान को अल्लाह के रास्ते से भटकाने की कोशिश करता है और आपस में लड़ाने की कोशिश करता है, दोनों चीज़ों का वो दुश्मन है ना। मुसलमानों को आपस में देख सिखाता है, यानी कि आपस में मुसलमान खुश रहें, बोलें, हंसें, एक दूसरे पे ट्रस्ट करें, और ना अल्लाह ताला से उनका ताल्लुक़ है। आज भी देखिए कि दीन के नाम पे जो तासुब है, फ़िरका वारियत का तासुब है, क्या वो यही नहीं है, 100% यही है कि बस ये आपस में एक दूसरे को ना देख सकें, किसी दूसरे मसलक की किताब को छूना भी इनको लगे कि शायद न जाने हम बेदीन हो जाएंगे अगर इस किताब को हमने हाथ लगा दिया। तो अल्लाह ताला आज के दौर की भी लड़ाइयों को ठंडा कर दे, आज के दौर की भी ये बुग़्ज़ और अदावतें जो इस्लाम और इस्लाम वालों के ख़िलाफ़ होती हैं, अल्लाह ताला इसको अपनी रहमत से ख़त्म कर दे। फिर फरमाया जब कोई कौम अल्लाह की किताब को नाफिज करती है तो उसकी बरकतें क्या हैं, ना तौरात नाफिज हो सकी ना इंजील नाफिज हो सकी, अगर ये कर लेते तो क्या होता, आयत 40:65 में वलो अन्ना अहलल किताब आमनू वत्तकौ लकफ्फरना अन्हुम सय्यातिहिम वलादखलनाहुम जन्नातिन नईम, हम इनको इनके गुनाह दूर कर देते, इनके गुनाह माफ़ कर देते और इनको उन जन्नतों में दाखिल करते जिसके अंदर नहरें बहती हैं। सुभान अल्लाह, दुनिया में बरकतें आती। वलौ मकामु तौरात वल इंजील, वो तौरात और इंजील नाफिज करते और आज मुसलमानों को कहा गया वमा उन्ज़िला इलैहिम मिन रब्बिहिम, अल्लाह के कलाम को आज के दौर के नाजिल करेंगे, नाफिज करेंगे तो क्या होगा, आसमान से भी खाएंगे और पाँव के नीचे से भी खाएंगे। आज हमने खुद ही अल्लाह की रहमतों को अपने से दूर किया हुआ है। न जाने कितने ख़जाने आज हमारे ही मुल्कों की के पहाड़ों की कोख में हैं, लेकिन हमारी इन चीज़ों से दूरी उन चीज़ों को हासिल नहीं करने दे रही। आज अगर अल्लाह ताला का निज़ाम नाफिज होता है तो इंशाअल्लाह ताला बहुत ख़जाने ज़मीन से उगलेंगे, आसमान से भी आएंगे और आप देखेंगे कि दुनिया में सबसे ज़्यादा अमन और चैन मुसलमानों के मुल्कों में होगा। और अल्लाह करे कि वो दिन हम भी अपनी आंखों से देखें, और वो आएगा वक्त, इंशाल्लाह आएगा, घबराने की ज़रूरत नहीं। जब बुराई अपनी एक्सट्रीम पे जाती है ना तो फिर वहाँ से पलटती है। फिर उसके बाद देखिए कि आयत 67 में अब अल्लाह के नबी को उनके पैगाम पर फोकस करने की दावत दी गई कि या युहर रसूल बल्लिग मा उन्ज़िला इलैका मिन रब्बिक, ए रसूल आप पहुँचा दीजिए जो भी आपके रब ने आपको ज़िम्मेदारी दी, यानी आप अपना काम करते रहें। तीसरी दफ़ा गालिबन ये सोच इस सूरत में अभी हमें मिल रही है कि या यो रसूल, ए रसूल आप अपना काम करते रहिए, जो पहुंचा रहे हैं पहुंचाते रहें, क्योंकि अगर आपने ये ना किया तो आपने उसकी रिसालत का हक अदा नहीं किया। बाकी रह गए लोग तो वल्लाहु यासिमुका मिनन्नास, अल्लाह तुझे लोगों से खुद ही बचा लेगा। इन्नल्लाह ला यहदिल कौमल काफिरीन, अल्लाह नाफरमान कौम नाशुक्री कौम को हिदायत नहीं देखता, उनको राह नहीं दिखाता। फिर बताया कि किसी उम्मत का किसी कौम का वज़न कब होता है दुनिया में, जब वो अल्लाह की किताब को नाफिज करती है। या अहलल किताबी लस्तुम अला शैइन हत्ता तुकीमुत तौरात वल इंजील, कि जब तक तौरात और इंजील को नाफिज नहीं करोगे तुम कुछ अल्लाह की नज़र में तुम्हारा कुछ मुकाम नहीं। बिल्कुल मुझे ऐसे लग रहा है इस आयत को पढ़ के कि जैसे किसी की वैल्यू कब बनती है, जब वो अल्लाह की किताब को नाफिज करता है अपनी ज़ात पे या अपने निज़ाम पे, और इसी की दावत दी गई। फरमाया लेकिन ये नहीं करते, इसलिए कि अक्सरियत जो है वह तुग़यानी और कुफर में बढ़ती है। आपका क्या काम है, फ़ला तासअल कौमिल काफिरीन, आप गम ना खाएं, छोड़ें इनको। इन्नल्लज़ीना आमनू वल्लज़ीना हादू, ईमान वाले यहूदी साबी नसरानी, जो कोई भी ईमान ले आए अल्लाह और आखरत पर और अच्छे अमल कर ले तो उसको कोई खौफ और हुज़न नहीं होगा। ये वही आयत है जो सूरह बकरा की आयत 62 में है कि असल बात यह है कि तुम किसी नाम रखने से अपने आप को नहीं बचा पाओगे। मुसलमान अपने आप को मुसलमान कहे इससे जन्नत नहीं मिलेगी, और इसी तरह बाकी अदियान वाले, जब तक कि वो इन सारी चीज़ों को अपने अमल से साबित ना कर दें। इसके बाद आयत 70 में और 71 में कौमों की एक खुशफहमी की बात की गई कि जब वो अल्लाह की आई हुई किताबों को अपनी ख्वाहिशों की नज़र से बदलने लगते हैं, जो अच्छा लगा वो ले लिया, जो अच्छा न लगा उसको छोड़ दिया, और ऐसा करने वाले फिर ये सोचें कि वह हसीबु अल्लाह तकून फितनतुन, कि हमें कोई पकड़ नहीं आएगी, हम अपनी ख्वाहिशों के मुताबिक जो चाहें ले लें जो चाहें ना लें, बीमा ला तहवा अनफुसुहुम, जो नहीं अच्छा लगता उसको छोड़ दें, रसूलों का इनकार कर दें, झुटला दें, कत्ल कर दें, तो ऐसे लोग फिर अल्लाह की पकड़ में आते हैं। फितना आजमाइश कैसे, फ़ामू व सम्मू, अंधे और बहरे बना दिए जाते हैं, फिर अल्लाह उनको माफ़ करता है, फिर दोबारा अंधे और बहरे होते हैं। इससे पता चलता है कि अल्लाह ताला मौके देता है, लेकिन जो इन मौके का फ़ायदा ना उठाए फिर उसको अल्लाह ताला फिर अंधा और बहरा कर देता है, और अल्लाह ताला को पता है बंदे क्या कर रहे हैं। और यहाँ से फिर आगे तकरीबन सूरत के ये पारे के एंड तक नसरानियत के अकायद पे तनकीद है, कैसे ट्रिनिटी आई और हज़रत ईसा का असल पैगाम क्या था, उसी की बात है कि लक़द कफर अल्लज़ीना क़ालू, उस कौम ने उन लोगों ने कुफ़र किया जिन्होंने ईसा इब्ने मरियम को इलाह कहा। हालांकि ईसा क्या कहते थे, उन्होंने क्या कहा था, بنی اسرائیل کو کہ یا بنی اسرائیل اعبدوا اللہ ربی و ربکم، اے بنی اسرائیل اللہ کی عبادت کرو جو تمہارا اور میرا رب ہے، اور جو کوئی شرک کرے گا اللہ کے ساتھ تو تحقیق اس نے اس پر حرام کر دیا جنت کو. اس سے پتہ چلتا ہے کہ جیسے اللہ کے نبی کا پیغام توحید تھی، اسی طرح حضرت عیسیٰ علیہ السلام کا پیغام بھی یہی تھا، اور ہر رسول نے اپنی قوم کو یہی کہا تھا کہ اللہ کی عبادت کرو اور اس کے ساتھ شرک نہ کرو. پھر یہ شرک ٹرینیٹی میں کیسے بدل گیا، اس کی بات بتائی جا رہی ہے کہ لقد کفر الذین قالوا ان اللہ ثالث ثلاثہ، وہ لوگ جو ثالث ثلاثہ یعنی تثلیث کے نظریے پر ایمان رکھتے ہیں وہ کفر پہ ہیں، کیونکہ الہ تو ایک ہی ہے. اگر سن کے بھی نہیں باز آتے تو لَيَمَسَّنَّ الَّذِينَ كَفَرُوا مِنْهُمْ عَذَابٌ أَلِيمٌ، تو ان کو دردناک عذاب پہنچے گا. جو پیچھے کیا ہے اس کے بارے میں کیا حکم ہے؟ کہا توبہ کر لو، اَفَلَا يَتُوبُونَ إِلَى اللَّهِ، توبہ کر لو، وَيَسْتَغْفِرُونَهُ وَاللَّهُ غَفُورُ الرَّحِيمُ. توبہ کتنی پیاری چیز ہے، اللہ کے ساتھ شریک بنانے والوں کو بھی توبہ کی دعوت دی گئی. تو پھر آج ہم امت مسلمہ کو توبہ سے کیوں محروم کریں؟ جب جس لمحے کسی کو توفیق مل گئی وہ فوراً اسی لمحے اپنے آپ کو اس سے بچا لے. پھر رد کے تین باطل، یعنی انہوں نے اوپر کہا نا مسیح عیسیٰ ابن مریم جو ہیں وہ خدا ہیں، اب اس کے تین رد دیے جا رہے ہیں، تین طرح سے نگیٹ کیا جا رہا ہے. کیا؟ کہ مسیح اور ان کی ماں دونوں کون تھے؟ گزر گئے، اور وہ دونوں کھانا کھاتے تھے، بازاروں میں چلتے تھے، یعنی قد خلت من قبلہ رسل و امہ صدیقہ کان یاکلان الطعام، وہ کھانا کھاتے تھے، یعنی انسانی ضروریات ان کے ساتھ تھیں، اور مسیح ابن مریم تھے، ماں ان کی سچی عورت تھی، ان کا مقام بہت اعلیٰ ہے، لیکن اس کا یہ تو نہیں مطلب کہ تم ان کو خدائی کے درجے پہ فائز کر دو، اور پھر تم خدا بناتے بھی ان کو ہو جو تمہارے نفع اور نقصان کے بھی مالک نہیں. اور حضرت عیسیٰ علیہ السلام کی ذات کے بارے میں ان کے اندر جو بگاڑ آیا اس کی وجہ کیا تھی؟ غلو. دوسری دفعہ اس صورت میں دب آ رہا ہے کہ یا اہل الکتاب لا تغلو فی دینکم غیر الحق، حتمی اضافہ دین میں اضافے نہ کرو، آگے نہ بڑھو، خواہشوں کے پیچھے نہ لگو اس قوم کی جو خود بھٹکے اور دوسروں کو بھٹکانے کا ذریعہ بن گئے. نتیجہ کیا ہوا؟ خود ہی سیدھے راستے سے بھٹ گئے. اس کی تفصیلات آپ کو بتا دی گئی ہیں کہ کیسے یونانیوں کے پیچھے لگے اور رومنز کے پیچھے لگ کے ٹرینیٹی آ گئی. ان کے بھی اقلیم تھے، انہوں نے بھی اپنے بنا لیے، انہوں نے بھی تین خدا بنائے ہوئے تھے، ایک اوپر والا، ایک نیچے والا، ایک بیچ والا، انہوں نے بھی اسی سے متاثر ہو کے ٹرینیٹی بنا لی، کہیں ہولی گوسٹ اور کہیں مریم اور کہیں عیسیٰ کو. کہا جو بھٹکے ہوں کے پیچھے جائے گا وہ خود بھی بھٹک جائے گا سیدھے راستے سے، اور جب کوئی بھٹتا ہے تو پھر اللہ کی طرف سے بھی لانتیں پڑتی ہیں اور نبیوں کی زبان سے. لُعِنَ الَّذِينَ كَفَرُوا مِن بَنِي إِسْرَائِيلَ عَلَى لِسَانِ دَاوُودَ وَعِيسَى ابْنِ مَرْيَمَ، حضرت داؤد اور عیسیٰ جو نبی تھے، جنہوں نے ان کو دین کی بات بتانی تھی، نبی جو قوم کے لیے سب سے شفیق ہوتے ہیں، وہ رحمت کی دعاؤں کی بجائے لعنت کر رہے ہیں. تو اسی سے سوچ لیں کہ انہوں نے کتنا تنگ کیا ہوگا اپنے نبیوں کو. کیا وجہ تھی ان لانتوں میں آنے کی؟ بما عصوا وکانوا یعتدون، نافرمانیاں اور زیادتیاں. تیسرا جرم کیا تھا؟ کانوا لا یتناہون عن منکر فعلوا، جب ایک دوسرے کو برائی کرتے دیکھتے تو روکتے نہیں تھے. لبیس ما کانوا یفعلون، کتنا برا تھا یہ کام کرتے تھے جو. چوتھا گناہ ان کا کیا تھا؟ یتولون الذین کفروا، کافروں سے دوستیاں رکھتے تھے. لبیس ما قدمت لہم انفسہم، البتہ کتنا برا ہے جو آگے بھیجا ان کے نفسوں نے. کیا؟ ان سخط اللہ علیہم، اللہ ان سے ناراض ہوا اور وہ عذاب میں ہمیشہ رہیں گے. یہاں تک ان کی برائیاں بتا دیں کہ لعنت ان پہ کیوں آئی، اللہ کی رحمتوں سے دور کیوں ہوئے، اور اب ساتھ ہی بتا دیا کہ ان کے لیے بچنے کا راستہ کیا تھا، کہ ولو کانوا یؤمنون باللہ والنبی وما انزل الیہ، اگر وہ ہوتے ایمان لانے والے اللہ پر اور اس کے نبی پر اور جو اتارا گیا آپ کی طرف، تو مت تخذوہم اولیاء، وہ ان کو دوست نہ بناتے. ایک معیار دے دیا اللہ اور اس کے رسول سے دوستی کا، کیسے لوگوں کو دوست نہ بنائے. ولکن کثیر منہم فاسقون، لیکن ان میں سے اکثر لوگ نافرمان ہیں، اور ان کے بھی درجے ہیں. اللہ کے نبی کے دور کے لوگوں کے لیے کیا کہا گیا؟ لَتَجِدَنَّ أَشَدَّ النَّاسِ عَدَاوَةً لِلَّذِينَ آمَنُوا الْيَهُودَ وَالَّذِينَ أَشْرَكُوا، آپ عداوت اور دشمنی میں ایمان والوں کے لیے یہود اور مشرکوں کو زیادہ شدید پاؤ گے، لیکن وَلَتَجِدَنَّ أَقْرَبَهُم مَّوَدَّةً لِلَّذِينَ آمَنُوا، کون؟ الَّذِينَ قَالُوا إِنَّا نَصَارَى، وہ لوگ جنہوں نے خود کو نصارہ کہا وہ مسلمانوں سے محبت میں زیادہ قریب ہیں. یہ اللہ کے نبی کے دور کی بات ہے، آج کی بات نہیں ہے. وجہ کیا ہے؟ ذَلِكَ بِأَنَّ مِنْهُمْ قِسِّيسِينَ وَرُهْبَانَ، ان میں عالم بھی ہیں اور راہب بھی ہیں، اور انہم لا یستکبرون، اور وہ تکبر نہیں کرتے. اس آیت کو پڑھ کے بعض لوگ سوچتے ہیں کہ پھر آج کے دور میں تو ایسا نہیں ہے، حالانکہ عملاً دیکھیں تو اس وقت مسلمانوں کے سب سے بڑے دشمن یہی بنے ہوئے ہیں نا. لیکن یہاں ایک چھوٹا سا فرق نوٹ کیجئے گا کہ انہ نصار نصارہ اور لوگ ہیں اور کرسچینز اور لوگ ہیں. انشاءاللہ کل کے سبق میں اگر ممکن ہوا تو تھوڑی سی اس پہ بات کریں گے، اس پارے کے آغاز میں جب آئے گا یہ ان کا ذکر. تین چیزیں انسان کی عداوت کو محبت میں یا دوستی میں بدلتی ہیں، یعنی آپ یہ کہہ لیں کہ ایمان والوں سے دوستی کی تین علامتیں ہوتی ہیں، عالم علم ہونا، رحبان اللہ کا ڈر ہونا، اور تکبر نہ ہو. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں یہ تینوں چیزیں اپنے اندر بڑھانے کی توفیق عطا فرما دے. الحمدللہ پارا پورا ہوا، حق تو ادا نہیں ہوتا لیکن کم از کم ایک خلاصہ سامنے آ جاتا ہے، جو پڑھا ہوتا ہے اس کو ہم ایک جمع ایک جگہ جب دیکھتے ہیں تو اس سے بہت ساری چیزیں ذہن میں تازہ ہو جاتی ہیں. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.